يا أيها الذين آمنوا أطيعوا الله وأطيعوا الرسول وأولي الأمر منكم فإن تنازعتم في شيء فردوه إلى الله والرسول إن كنتم تؤمنون بالله واليوم الآخر ذلك خير وأحسن تأويلا. إن الحمد لله نحمده ونصلي على رسوله الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل إنما أنا بشر مثلكم يوحى إلي أنما إلهكم إله واحد فمن كان يرجو لقاء ربه فليعمل عملا صالحا ولا يشرك بعبادة ربه أحدا. مالك عز وجل انسانیت کی تخلیق کا مقصد بیان کرتے ہوئے کلام حکیم میں اعلان فرماتا ہے الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا. یہ موت و حیات, یہ زندگی کا سسٹم اللہ عز و جل نے اس لیے بنایا کہ وہ دیکھ لے تم میں بہترین عمل کون کرتا ہے. اچھے اعمال, ان کی قبولیت کی سب سے پہلی شرط اپنے ذہنوں میں بٹھا لیجئے. جو عمل خالص اللہ عز و جل کے لیے ہو وہ اللہ کے ہاں قبول ہوتا ہے, اور جس عمل کے اندر ریاکاری آ جائے, شرک داخل ہو جائے, وہ عمل برباد کر دیا جاتا ہے. اخلاص توحید ہے اور ریاکاری شرک ہے, دکھلاوا ہے. حافظ ابن حجر رحمہ اللہ ریاکاری کا مطلب بیان کرتے ہوئے فرماتے ہیں لوگوں کو دکھانے اور ان کی تعریف حاصل کرنے کے لیے کی جانے والی عبادت ریاکاری ہے. انسان عبادت کرتا ہے, نیک کام کرتا ہے, مقصد یہ ہوتا ہے کہ لوگوں کو اس کی اطلاع ہو, لوگ میری تعریف کریں. لوگوں کی تعریف حاصل کرنے کے لیے کیے جانے والے نیک اعمال, یہ ریاکاری ہے. قاضی ابو بکر رحمہ اللہ فرماتے ہیں لوگوں پر اپنی عبادت کا مقصد کچھ اور ظاہر کرے, دل میں اس کا مقصد کوئی اور پوشیدہ رکھے. بظاہر بڑی اچھی نماز پڑھے, بڑے اچھے ذکر اذکار کرے, سارے اعمال کرے, ظاہراً یہ ظاہر کرے کہ میں اللہ کا بڑا ڈرنے والا, خوف کھانے والا, اور حقیقت کے اندر, دل کے اندر اس کے یہ بات پنہا ہو, یہ بات چھپی ہوئی ہو کہ لوگ دیکھیں گے, میری تعریف کریں گے, میرا چرچا ہوگا, میری نیک نامی ہوگی, میری عبادت کے قصے سنائے جائیں گے. جو اس بنیاد پہ نیکیے کرتا ہے ان کے سارے اعمال برباد ہو جاتے ہیں. شرعی نقطہ نگاہ سے صرف وہی عمل مالک عز و جل کے دربار میں قبولیت اور ثواب کا مستحق قرار پاتا ہے جو صرف خالص اللہ عز و جل کے لیے کیا جائے, جس میں ریاکاری, دکھلاوا, لوگوں کی شاباش بلے بلے کی نیت نہ ہو. انسان ایک عمل کرتا ہے, اس وقت اس کی نیت خالص اللہ عز و جل کی رضا مقصود ہے, لیکن بعد میں اپنا وہی عمل لوگوں کے اندر بیان کرتا ہے, لوگوں میں چرچے کرتا ہے, لوگوں کے اندر اپنے اس کام کو بڑھا چڑھا کر بیان کرتا ہے, تو یاد کر لیجئے جس وقت اس نے عمل کیا اس وقت تو اس کی نیت خالص تھی, لیکن جب لوگوں میں اس نیت سے بیان کیا کہ میرے چرچے ہو جائیں, لوگوں کو پتہ لگ جائے, تو پھر بعد میں ریاکاری کی نیت سے ظاہر کیے جانے والے عمل بھی برباد ہو جایا کرتے ہیں۔ ہمارے ہاں تو اللہ ہی رحم کرے، مسجدوں میں آپ چلے جائیں، مسجد کے اندر 500-700 روپے کا پنکھا لگوانے کے لیے کوئی آئے گا تو پہلے وہ پنکھا کاتب کے پاس جاتا ہے اور اس کے پروں پہ سارے خاندان کے نام لکھ دیے جاتے ہیں، یہ فلاں کی طرف سے اس اعلی ثواب کے لیے لگایا۔ جو دے رہا ہے کہ اللہ اس کی نیتوں کو نہیں جانتا، اگر اللہ کی رضا مقصود ہے تو اللہ دلوں کے حال جانتا ہے، اور اگر لوگوں میں اعلان کروانا، نام کا چرچا کروانا مقصود ہے تو نیکی کرنے کے باوجود وہ عمل برباد ہو جاتا ہے۔ مالک اعلان فرماتا ہے، قل انما انا بشر مثلکم، اے نبی اعلان کر دیجئے میں تمہاری طرح کا انسان ہوں، بشر ہوں۔ یہ اعلان اللہ اپنے نبی سے کروا رہا ہے، قل، اے نبی کہو، انما انا بشر مثلکم، میں تم جیسا بشر ہوں، جیسے تم انسان ہو ویسا میں انسان ہوں۔ کیا مطلب؟ ہماری آنکھیں نبی کی آنکھیں، انسان کے ہاتھ نبی کے ہاتھ، آپ کے پاؤں نبی کے پاؤں، آپ کے والدین نبی کے والدین، آپ کی آل اولاد، بیوی بچے، چچا دادا، پھوپھو، یہ سارے رشتے انسانوں کے ہیں، یہ سارے رشتے محمد کے بھی تھے صلی اللہ علیہ وسلم۔ تمہیں بھوک لگتی ہے، نبی کو بھوک لگتی ہے، تمہیں بخار آتا ہے، نبی بیمار ہوتے ہیں، تمہیں پیشاب پخانے کی حاجت ہے، ہر طرح کی وہ باتیں جو انسانوں کے ساتھ لگی ہوئی ہیں وہ محمد کریم کے ساتھ بھی تھی۔ قل انما انا بشر مثلکم، میں تم جیسا بشر ہوں۔ لیکن اگر کوئی یہ سمجھے کہ نبی رتبے میں ہم جیسے، مقام میں ہم جیسے، رشتے میں ہم جیسے، عظمت میں ہم جیسے، وقار میں ہم جیسے، بڑے بھائی جیسے ہیں، ہم جیسے ہیں، ہمارا اور ان میں کوئی خاص فرق نہیں، یہ سمجھنے والا گمراہ انسان۔ نبی انسانوں میں سے انسان، آپ اور مجھ جیسے انسان، منہ میں دانت، منہ میں زبان، جسم لے کر آئے، بشریت، بشریت کی چادر نہیں اوڑی، بشر بن کر آئے، عالم بشریت میں بشر تھے۔ لیکن شان اور مقام کیا ہے؟ ساری کائنات ایک پلڑے میں ہو، امام کائنات ایک پلڑے میں ہو، محمد کا پلڑا سب پر بھاری رہے گا صلی اللہ علیہ وسلم۔ مالک کہتا ہے کہ یہ اعلان کیجئے میں تمہاری جیسا بشر ہوں، لیکن فرق کیا ہے مجھ میں اور تم میں؟ فرق کیا ہے؟ یوحا الیہ، وہی جب بھی آتی ہے، جبرائیل جب بھی آتا ہے، قرآن جب بھی اترتا ہے وہ محمد کریم پہ اترتا ہے، میرے علاوہ تم میں سے کسی پر وہی نہیں آتی، مجھ پہ وہی آتی ہے، تم نے میرے پیچھے چلنا ہوتا ہے۔ فمن کان یرجو لقاء ربہ فلیعمل عملا صالحا، جس کو امید ہو، جس کو یقین ہو، جس کو پتا ہو، جو چاہے اللہ کی ملاقات، جس کو یقین ہو جائے 60 سال 70 سال 80 سال بالآخر موت، پتہ نہیں 20 سال میں اٹھا لے، پتہ نہیں 30 سال میں اٹھا لے، بچنا نہیں، فرار نہیں، چھٹکارا نہیں، موت سے بھاگ نہیں سکتے، مرنا ضرور ہے، جس کو یہ یقین ہو جائے۔ مالک کہتا ہے فمن یعمل مثقال، جو جس کو یہ یقین ہو، فمن کان یرجو لقاء ربہ، جس کو اللہ کی ملاقات کا یقین ہو، پھر وہ عمل کرے صالحا، نیک اعمال، ولا یشرک بعبادت ربہ احدا، وہ نیک اعمال کرتے ہوئے اللہ کی عبادت میں کسی اور کو شامل نہ کرے، وہ عمل ریاکاری کے لیے نہ ہو، دکھلاوے کے لیے نہ ہو، لوگوں میں چرچے کے لیے نہ ہو، وہ عمل خالص اللہ عز و جل کی رضا کے لیے ہو۔ ابن قیم رحمہ اللہ فرماتے ہیں، جس طرح اللہ ایک الہ ہے اس کے علاوہ کوئی الہ نہیں، اسی طرح عبادت کا حقدار بھی صرف اللہ عز و جل ہے اور کوئی عبادت کا حقدار نہیں ہے۔ وہ اپنی شان الوہیت میں اکیلا، تو معبود ہونے میں اکیلا، نماز اللہ کو دکھلانے کے لیے پڑھی جائے، اب اس کے اندر کسی اور کا حصہ نہ ہو، حج اللہ کے لیے کیا جائے، لوگوں میں چرچے کے لیے نہیں۔ اور آپ دیکھ لو حج کا سیزن آ رہا ہے، انڈیا، پاکستان، بنگلہ دیش سے حاجی آ رہے ہیں، ایک حاجی کا منظر میں نے خود اپنے گاؤں میں اپنی آنکھوں سے دیکھا، گلے میں اس نے ہار ڈالے ہوئے، گلے میں اس کے ہار پڑے ہوئے، لوگ جلوس بنا کے چل رہے، ڈھول پیٹنے والا وہ بھی پیٹ رہا، اور وہ پورے بازار کا چکر لگا رہا، ایک ایک دکاندار کو سلام کرتا ہوا جا رہا. ارے بھائی یہ کیا ہے؟ اجی ملک صاحب حجتے چل رہے ہیں. حج پہ کس کے لیے جا رہا ہے؟ اللہ کے لیے یا لوگوں میں حاجی مشہور ہونے کے لیے؟ میں سعودی عرب سے ایک دفعہ اپنے ملک چھوٹی گیا، ایک صاحب مجھے ملنے آئے، ملتے ہی السلام علیکم، حاجی صاحب کیا حال ہے؟ میں نے کہا نمازی صاحب بالکل ٹھیک ہوں اللہ کا شکر. تو غصے میں آ گیا، آپ نے مجھے نمازی کیوں کہا؟ میں نے کہا تو نماز نہیں پڑھتا. کہا پڑھتا تھا ہوں. میں نے کہا تو دن میں پانچ پڑھتا ہے، میں نے تو زندگی میں ایک ہی حج کی ہے. میں نے یہ عبادت خالص اللہ کے لیے. اور ہمارے ہاں کسی حاجی کو اس کے نام سے پکار لو، حاجی نہ لکھو، اس کی نوازگی ختم نہیں. تو نے مجھے حاجی نہیں لکھا، حالانکہ میں حاجی ہوں، میں نے حج کیا، مجھے حاجی کہو. یہ عبادت میں دکھلاوا، یہ عبادت میں ریاکاری عمل کو برباد کر دیتی ہے. ابن قیم رحمہ اللہ فرماتے ہیں اللہ الہ اکیلا ہے، شان الوہیت میں اکیلا ہے، تو معبود ہونے میں بھی وہ اکیلا ہے، سارے اس کے عابد ہیں، اس کی عبادت میں کوئی شریک نہیں. اور جس نے اپنے اعمال دکھلاوے کے لیے کرنے شروع کر لیے، اس کے وہ اعمال دنیا کے اندر برباد، آخرت کے اندر برباد، کیونکہ اللہ کا حکم ہے وَلَا يُشْرِكْ بِعِبَادَتِ رَبِّهِ أَحَدًا، وہ اللہ کی عبادت میں کسی اور کو شریک نہ کرے. یعنی اس کا عمل شرک جلی، شرک خفی، ان دونوں سے پاک ہو، محمد کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق ہو، یہ عمل مقبول ہے، یہ کرنے والا کامیاب ہے. اور اگر عمل کے اندر شرک آ گیا یا رسول اللہ صلی اللہ علیہ وسلم کی سنت کی خلاف ورزی آ گئی، دونوں صورتوں کے اندر عمل برباد ہو گیا. اس آیت سے یہ واضح ہو گیا جس کا اللہ پر ایمان ہے اور آخرت پر ایمان ہے، یاد کر لیجئے، یہ آیت واضح کر رہی ہے جس کا اللہ پر ایمان ہے، آخرت پر ایمان ہے، وہ جب بھی عمل کرے خالص اللہ عز و جل کے لیے کرے، ریاکاری کو قریب بھی نہ آنے دے. حضرت ابو ہریرہ سے روایت ہے صحیح مسلم میں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مالک فرماتا ہے، اللہ تعالی فرماتا ہے، میں شرک کے معاملے میں اپنے شرکا سے بے پرواہ ہوں. جس نے کوئی عمل کیا اور اس میں میرے ساتھ میرے غیر کو بھی شریک کیا، تو میں اس کو اور اس کے شرک کو چھوڑ دیتا ہوں. کوئی انسان عمل کرے اللہ کے لیے، ساتھ ساتھ کسی اور کا حصہ بھی ڈال لے، سبیل حسین بھی لگا لے، اللہ کے نام کی سبیل بھی لگا لے، اللہ کی رضا بھی مقصود ہو، لوگوں کی رضا بھی مقصود ہو، اللہ کے لیے کیا ہوا کوئی بھی عمل جب اس میں کسی اور کو شریک بنا لیا جاتا ہے، اللہ اس عمل سے، کرنے والے سے، اس شریک سے بے پرواہ ہو جاتا ہے، اپنا ہاتھ اٹھا لیتا ہے. ابن رجب رحمہ اللہ اس طرح کے اعمال کرنے والوں کی کئی قسمیں بیان کرتے ہیں. کہتا ہے ایک تو وہ ہے جو عمل کرے اس لیے کہ دنیا کا نفع، دنیا کا فائدہ، دنیا راضی ہو جائے. کوئی بڑا آدمی، مالدار بندہ دیکھ رہا ہے مولوی صاحب کو نماز پڑھتے ہوئے، یہ بڑے سکون سے نماز پڑھ رہا ہے تاکہ اس کو پتہ لگ جائے بڑا نیک بندہ ہے، جو دو بھی دعا کروانی اے دے کول کروانی تے نال بکرا بھی دے کے آنا. دنیا کے اوپر اپنی ہیبت ڈالنے کے لیے، دنیا کو دکھلانے کے لیے عمل کرے، یہ منافقوں کی صفت ہے. قرآن حکیم بیان فرماتا ہے وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى يُرَاءُونَ النَّاسَ. منافق جب نماز کے لیے کھڑے ہوتے ہیں تو بے پرواہی سے، سستی سے، کاہلی سے کھڑے ہوتے ہیں، صرف لوگوں کو دکھانے کے لیے. دیکھ لے، اللہ رحم کرے، ہم میں سے کتنے ہیں جو نماز پڑھنے آتے ہیں جب کفیل موجود ہو، جب مدیر موجود ہو، یا جب متووں کی گاڑی قریب سے گزر جائے بھاگ کے مسجد میں گھس جائیں گے، اور جو ہی وہ گاڑی گئی پھر باہر آ جائیں گے. پولیس کی گاڑی، متووں کی گاڑی، حیا کی گاڑی دیکھ کر مسجدوں میں جانے والے، اور جب وہ نہ ہو तो जोहर की नमाज पे बकाला बंद करके कमरे में बैठ के रोटी खाने वाले मौलवियों ने तो नमाज पढ़नी ना, साढ़े तो रोटी खाने का यही टाइम है। कितने हैं जो लोगों को दिखाने के लिए अमल करते हैं, कोई और सूरत देख लो। तो ये मुनाफिकीन की निशानी है, वो अमल करते हैं युराउनन्नास ताकि लोग देख लें, लोग रावी हो जाएं। उनका मकसद अल्लाह को रावी करना नहीं, और ये सिफ्त मोमिन में नहीं आ सकती, ये मुनाफिक की सिफ्त है। दूसरी, ऐसा वो लोग जो अमल करते हैं अल्लाह ताला के लिए, लेकिन उसके अंदर फिर रियाकारी को भी शामिल कर लेते हैं, ऐसा अमल भी बातिल है। अमल तो अल्लाह के लिए, लेकिन दिखलावा चर्चा वो भी साथ साथ आ जाता है। जिसके अमल में अल्लाह की रवा के साथ किसी और की रवा मंदी शामिल हो गई, वो अमल बर्बाद हो गया, वो अमल बातिल हो गया। याद रही वो शहीद की रिवायत, आपने कई मरतबा सुनी होगी, शहीद आलिम ताजर सखी तीनों को जहन्नम में सबसे पहले डाला जाएगा। अब शहीद का अमल कोई छोटा अमल है? कुरान पढ़ाने वाला, आलिम, तकरीरें करने वाला, कारी कुरान छोटा अमल है? अल्लाह के लिए अपना जाती पैसा बांट देना लोगों में कोई छोटा अमल है? दिल खुलने का काम। लेकिन तीनों को सबसे पहले जहन्नम में क्यों डाला जा रहा है? इसलिए कि अल्लाह की रजा के साथ साथ उनकी जुबानों पे चर्चे, उनकी नियतें क्या थी, अमल तो ठीक कर रहे लेकिन नियत के अंदर फतूर आते हुए, उस अमल की नियत यह थी कि लोग कहें बड़ा कमांडर है, बड़ा बहादुर है, मरने के बाद वसीयतें छपें, मरने के बाद जनाजे हो, जीटी रोड ब्लॉक हो, बड़े बड़ी जगह पे प्रोग्राम हो, मेरे जनाजे के इश्तिहार छपे, मुजल्ले छपे, बैनर लगे और पता लगे फला बंदा इतने काफिरों को मारने के बाद फिर मरा है। मालिक कह देगा पकड़ लो इसको, इज़हबू बिही इला नार, इस सखी को, इस शहीद को, इस आलिम को जहन्नम में फेंक दो। अमल तो इन्होंने किया लेकिन वो अमल अल्लाह अज़्ज़ व जल की रज़ा के लिए नहीं। एक हदीस में आता है, एक सहाबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछते हैं, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुजाहिद जिहाद करता है उजरत पाने के लिए, गनीमत का माल इकट्ठा करने के लिए, या शोहरत का तलबगार है, ऐ अल्लाह के नबी क्या उसकी शहादत का, उसको उसके जिहाद का उसको बदला मिलेगा? तीन मर्तबा ये सहाबी अपने सवाल को दोहराता है। मस्जिद में चंदा देकर मौलवी साहब से ऐलान का सवाल करने वालों, मस्जिद में पंखे लगवा के उसके परों पे अपने खानदान का नाम लिखने वालों, रमजान शरीफ आने पर मस्जिदों में सफेदी करवा के ऐलान करवाने वालों, जरा सुनना, मस्जिद में पंखा देने के बाद कुछ मिलेगा जब नाम लिख जाए? जब मौलवी ऐलान कर दे इसने इतना पैसा दिया, कुछ मिलेगा? ये अमल देखो कितना बड़ा है। सहाबी पूछ रहे हैं, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जिहाद कर रहा है, अल्लाह की रजा मकसूद है, लेकिन साथ साथ ये भी है कि मेरी शोहरत हो, मेरा चर्चा हो। तीन मर्तबा अपने सवाल को दोहराते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, उसको इस अमल का कुछ नहीं मिलेगा। अल्लाह सिर्फ उस अमल को कबूल करता है जो खालिस अल्लाह की रजा के लिए हो। जब उसमें दिखलावा आ जाए, मिलावट आ जाए, रियाकारी आ जाए, फिर वो अमल बर्बाद हो जाता है। अबू दाऊद में है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इस अमल को बर्बादी का ऐलान कैसे फरमा रहे कि इसके इस अमल के साथ रियाकारी मिक्स हो गई, शोहरत माल की तलब मिक्स हो गई। जो ही इसके अमल में रियाकारी आई, इसका अमल बर्बाद हो गया। जिसने यह सोच लिया कि मेरे इस अमल से मुझे दुनिया के अंदर शोहरत मिल जाएगी, मेरा चर्चा हो जाएगा, मेरा नामो नमूद हो जाएगा, और अगर कोई इस नियत से जाए कि ठीक है अल्लाह भी राजी होगा लेकिन माले गनीमत भी मिलेगा, तो इसका सवाब, इसका अजर कम हो जाएगा, उस तरह का नहीं रहेगा जो खालिस अल्लाह की रवा के लिए जाता है। इसका सवाब उससे कम हो जाएगा जो अल्लाह की रजा और फिर गनीमत का हसूल भी सामने रखे। और ये याद कर लीजिए, शहीद, ताजर, सखी, आलिम, ये अमल छोटे नहीं। अगर इन अमलों को वैसे तोला जाए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, खैरुकुम, तुम्हारे पूरे मजमे के अंदर, इंसानियत के अंदर सबसे बेहतर वो है जो कुरान पढ़े और पढ़ाए। खैरुकुम, ना वजीर अच्छा, ना सफीर अच्छा, ना अमीर अच्छा, ना मालदार अच्छा, सारों में से अल्लाह के नबी ने करीम निकाली, मक्खन निकाल के ऐलान किया, सबसे बेहतर वो है जो कुरान पढ़ता और पढ़ाता। ये कब? जब रजा अल्लाह की मकसूद, और जब अल्लाह की रजा ना रहे तो यही जहन्नम में जाने वाला बन जाता है सबसे पहले। शहीद के लिए अल्लाह के नबी ने फरमाया, कयामत के दिन आएगा इसके जिस्म से जख्मों में से खून निकल रहा होगा, रंग खून का होगा, खुशबू कस्तूरी की होगी, ये शहीद का मकाम। लेकिन जब यही अमल गैरुल्लाह के लिए रियाकारी और दिखलावे और शोहरत के लिए हो जाए तो सबसे पहले यही जहन्नम में जा रहा है। अपना माल अल्लाह के नाम पे खर्च करने वाला अजर और सवाब के अजीम मकाम पर पहुंच जाता है। कितना अजर मिलता है, मस्जिद रसूल अलैहि सलातु वस्सलाम में अल्लाह के नबी तबूक के लिए पैसा मांगते हैं और बदले में क्या कहते हैं, जो मुझे 100 ऊंट दे, मैं उसको अल्लाह की जन्नत की गारंटी देता हूं, 100 ऊंट और जन्नत की गारंटी। उस्मान कहते हैं, अल्लाह के नबी मैं देता हूं, मुझे जन्नत दीजिए। अल्लाह के नबी फिर मांगते हैं, उस्मान फिर देते हैं। ये माल खर्च करने वाले कि अल्लाह के लिए माल देते गए, अल्लाह इसको जन्नत की बशारते देता गया, ये बड़ा अजीम अमल है। लेकिन जब इस अमल के अंदर दिखलावा, रियाकारी, शोहरत आ जाए, लोगों की रजा मकसूद बन जाए, तो फिर याद कर लो, फिर सोच लो, यही अमल इस इंसान को जहन्नम में ले जाएगा और बर्बाद कर डालेगा। मुस्नद अहमद में अबू सईद रजी अल्लाह अन्हु अर्दा से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा कराम से पूछा, जब सहाबा दज्जाल के फितने के बारे में गुफ्तगू कर रहे, सहाबा के अंदर दज्जाल का फितना, दज्जाल का शर, इसके बारे में गुफ्तगू हो रही, अल्लाह के नबी सल्लम आते हैं और कहते हैं, क्या मैं तुम्हें वो चीज ना बताऊं जो तुम्हारे ईमान और अमल के लिए दज्जाल के फितने से ज्यादा खतरनाक है। दज्जाल का फितना छोटा फितना, हर नबी ने अपनी उम्मत को डराया, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को डराया। लेकिन जब सहाबा दज्जाल की बात कर रहे तो अल्लाह के नबी ने फरमाया, क्या मैं तुम्हें वो चीज ना बताऊं जो तुम्हारे लिए ईमान और अमल के लिए दज्जाल के फितने से ज्यादा खतरनाक है। सहाबा ने कहा, या रसूलुल्लाह, क्यों नहीं हमें वो बात बताइए जो हमारे लिए बर्बादी, फितने के अंदर दज्जाल से बड़ा? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, पोशीदा शिर्क के एक आदमी नमाज के लिए खड़ा होता है और जब उसे पता लगता है कि कोई उसको देख रहा है तो अपनी नमाज को बड़ी खूबसूरत और लंबी कर लेता है। यह पोशीदा शिर्क दज्जाल के फितने से ज्यादा खतरनाक। नमाज अल्लाह के लिए, अमल अल्लाह के लिए, लेकिन जब देखता है कि मुझे कोई और देख रहा है, रियाकारी की बीमारी, रियाकारी का फसाद दिल में पैदा होता है, अपनी नमाज को बेहतरीन करता है, बड़ा लंबा। इसीलिए हम कहते हैं ना, ये भाई जो तस्बीह लेके हाथ में घूमते हैं, ये रियाकारी। अरे अल्लाह, आपने अल्लाह का जिक्र करना है, जिक्र कीजिए, उंगलियों के इन निशानों पर जिक्र कीजिए, किसी को पता लगेगा? आप बैठे आराम से जिक्र कर रहे हैं, अस्तग़फिरुल्लाह, सुभानअल्लाह, अल्हम्दुलिल्लाह, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, किसी को पता? लेकिन जब आपने जेब से निकाल ली वो लंबी सारी माला, अब लेके बैठ गए उसको, हर देखने वाले बड़े नेक बंदा यार, बड़ा ऐसा है माशाल्लाह, इनसे दुआ करवानी चाहिए यार, इनकी खिदमत करनी चाहिए, बड़े नेक आदमी, अल्लाह के बुजुर्ग। अब वो तस्बीह हाथ में है और ये खुली हुई रियाकारी है, اور اس ریاکاری کے عمل کو لوگوں میں اپنی شرافت کا چرچا کیسے بنا لیا جاتا ہے؟ پاکستان میں الیکشن آتا ہے, بے نظیر کے فوٹو چھپتے ہیں, اس نے بھی دعا کے لیے ہاتھ اٹھایا اور ہاتھوں کے اوپر تسبیح ڈالی ہوئی ہے. اور تو میرے ویل ملتا نہیں, میں ایک ہی باری ساری پڑھ لینی ہے. اور برائی بڑھتے بڑھتے پھر وہ دانا پھینکنے کی عادت بن جاتی ہے, دانا پھینکنے کی. پھر وہ اللہ کا ذکر پہ دانا نہیں چلتا, دانا چل رہا ہے اللہ اکبر استغفر اللہ استغفر اللہ, اچانک ہو جائے کیا حال ہے بھائی, اللہ کا شکر ہے تب یہ ٹھیک ہے, خیر یہ تو کام کیسا چل رہا ہے, دانا بھی چل رہا ہے. پھر وہ عادت بن جاتی ہے, اللہ کا ذکر ختم, ریاکاری شروع. جس عمل کے اندر ریاکاری آ جائے, اللہ کے نبی فرماتے ہیں یہ دجال کے فتنے سے زیادہ شدید فتنہ ہے. بندہ نماز پڑھے اللہ کے لیے اور جب پتہ لگے کہ کوئی اس کو دیکھ رہا ہے تو پھر اپنی نماز کو بڑی خوبصورت کرے, بڑی لمبی کرے. دیکھو بہترین ذکر, افضل ذکر, لا الہ الا اللہ, سب سے بہترین ذکر کیا ہے؟ لا الہ الا اللہ, اللہ کی توحید کا اعلان ہے. اللہ کو یہ جملہ بڑا ہی پسند ہے. ساری فضیلتوں کے ساتھ ساتھ اس جملے میں ایک اور فضیلت بھی ہے. کیا؟ اس میں اخلاص ہے. مثال کے طور پہ آپ آرام سے خاموش بیٹھے اور آپ نے اب سبحان اللہ کا ذکر کرنا ہے, لیکن بولنا نہیں, آواز نہیں لگانی, لیکن سامنے والے کو پتہ لگ جائے گا کہ آپ ذکر کر رہے ہو. کیسے؟ ہونٹ ہلے یا نہیں ہلے؟ ہونٹ ہلتے ہیں نا, ہونٹ ہلے استغفر اللہ پہ ہیں, الحمدللہ پر بھی ہونٹ ہلے. اچھا ہم ذکر کرتے ہیں لا الہ الا اللہ, کسی کو پتہ لگے گا؟ ہونٹ ہلتے ہیں, ملتے ہیں آپ اس میں, زبان خالی زبان ہلتی ہے لا الہ الا اللہ, نہ ہونٹ مل رہے ہیں نہ سامنے والے کو پتہ. اخلاص خالص اللہ کے لیے سب سے بہترین ذکر, لا الہ الا اللہ. ریاکاری سے پاک کیجیے اپنے عملوں کو, وگرنہ اللہ کے نبی ڈرا رہے ہیں کہ دجال کے فتنے سے زیادہ شدید فتنہ پوشیدہ شرک ہے. کیونکہ یہ عین شرک ہے, ریاکاری عین شرک ہے. قرآن حکیم بیان فرماتا ہے فاعبد اللہ مخلص له الدین علی للہ الدین الخالص, عبادت جب بھی کرو اخلاص کے ساتھ اللہ کی عبادت کرو, خبردار اللہ تعالی کے لیے خالص دین ہے, یہ دین خالص اللہ کا ہے, عبادت خالص اللہ کی جائے, اس کے اندر کسی اور کو شامل نہیں کیا جا سکتا. اور قرآن اپنے نبی سے کہلواتا ہے, نبی اعلان کیجئے قل انی امرت ان اعبد اللہ مخلصا له الدین, اللہ نے مجھے حکم یہ دیا ہے کہ میں اخلاص کے ساتھ اللہ کی عبادت کرتا جاؤں, اس کے اندر کسی کو شریک, اللہ کی عبادت میں کسی کو شریک نہ بناؤں. یہ نبی کہتے ہیں اللہ نے مجھے حکم دیا ہے میں عبادت کا ہر عمل خالص اللہ عز و جل کے لیے کروں, میرا دائیں ہاتھ صدقہ کرے میرے بائیں کو پتہ نہ لگے کیا صدقہ ہوا. یہ عمل بڑا عظیم عمل ہے. حدیث میں آتا نہیں, مسلمانوں کی جماعت چلتی ہے, رات کا آخری پہر ہوتا ہے, قافلے والے خیمے لگا دیتے ہیں, سارے سونے کے لیے لیٹ جاتے ہیں, ان میں ایک اللہ کے لیے عبادت کرنے والا وہ بھی لیٹ جاتا ہے, اور جب دیکھتا ہے سب کی آنکھیں بند ہو گئی, مجھے دیکھنے والی کوئی آنکھ میرے ساتھیوں میں سے جاگ نہیں رہی, اٹھتا ہے وضو کرتا ہے اور اللہ کی عبادت کے لیے مصلی پہ کھڑا ہو جاتا ہے. اللہ کے پیارے حبیب جناب محمد کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ اس کے اس عمل کو دیکھ کے اپنے عرش پہ مسکراتا ہے. کوئی زیادہ عمل کیا اس نے, شہید سے زیادہ محنت کی جس کی گردن کٹ گئی تھی, عالم سے بڑی محنت کی اس نے, سخی سے زیادہ مال خرچ کے کیا کیا, ریاکاری سے بچتے ہوئے, ریاکاری سے اپنا دامن چھڑاتے ہوئے, جب سارے سو گئے اس نے بھی سونے کا ڈرامہ کیا, بستر پہ لیٹ گیا تاکہ کوئی دیکھے نہ, اور جب سارے سو جاتے تھے یہ اکیلا اٹھ کر اللہ کی عبادت کے لیے کھڑا ہو جاتا. یہ عمل اس لیے کرتا کہ کسی کی نظر مجھ پہ نہ پڑے, خالص اسی کی رہے. دو رختے بھلے اس نے پڑھی لیکن اللہ کو اتنی پیاری لگی, اللہ اس کے عمل کو دیکھ کر اپنے عرش پہ مسکراتا. याद कर लीजिए कुरान हकीम की आयात पे गौर कीजिए, मन काना युरीदुल हयात दुनिया वसीनतहा नुवफी इलैहिम अमालहुम फीहा वहुम फीहा ला युबखसून। जो दुनिया के अंदर दुनिया की जीनत, दुनिया का बदला, दुनिया की नेमतें चाहता है, हम उसके सारे आमाल का बदला यही दुनिया में उसे पहुंचा देते हैं। यहां फिर उसके आमाल में कमी, यहां उसके बदलों में कमी नहीं होती। जो जो वो अमल करता जाता है उसको यही दुनिया में बदला मिल जाता। अगर इन नेकियां करने का मकसद दुनिया में चर्चा है, कितना बदनसीब है वो इंसान, कितना मिस्कीन है वो इंसान। नमाज पढ़ रहा है, मिल कुछ नहीं रहा। हज कर रहा है, मिल कुछ नहीं रहा। और ड्रामा करता है हज पे आते हुए, मक्के के अंदर जो तस्वीरों वाले स्टूडियो बने हुए वहां जाता है, बैतुल्ला की तस्वीर पीछे रखवाता है, एहराम बांधता है और फिर हाथ उठाता है और देख कैमरे वाले को धर लाया अभी रेडी हूं खींच ला। ड्रामा क्या कर रहा है, ड्रामा क्या कर रहा है? एहराम बांधा हुआ है, पीछे बैतुल्ला शरीफ रखवाता है और हाथ उठाता जैसे ये बड़ा मुखलिस होकर अल्लाह से कुछ मांग रहा है। और ड्रामा करता है कि हाँ जी 1 2 3 रेडी हूं जी, हाँ जी खींच लो। अब ये तस्वीर ले जाके अपने घर में, अपने मुल्क में, अपने गांव में, अपने शहर, अपने देहात में, वहां जाके लगाता है अपनी बैठक के अंदर, अपनी मजलिस के अंदर, अपने ड्राइंग रूम के अंदर। आने वाला हर बंदा पहले नजर अच्छा माशाल्लाह, अब ये बेहतरीन ऐलान है ना, बताने की जरूरत नहीं कि हाजी साहब है। जब एहराम में देखेगा, बैतुल्ला देखेगा, हैं, अपने आप समझ आ जाएगी पिछले बख्शवाया तो अगले शुरू कराया उतो ही। ये ड्रामा बाजी है, ये रियाकारी है। और अंदाजा कीजिए ये ड्रामा कितना शदीद है कि ये अल्लाह के साथ मजाक कर रहा। ये दुआ इबादत नहीं है? बैतुल्ला जाकर कैमरे साथ ले जाने वालों, तवाफ की, अपनी सही की, हज के मुख्तलिफ मौकों की तस्वीरें उतार कर फ्रेम करवा कर घरों में सजाने वालों, ये इबादत तो इसलिए की जाती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो हज पे जाए बेहयाई की बातें ना करे, गाली गलोच ना करे, हालत ईमान में हो, सुन्नत के मुताबिक हज कर ले, रजा के यौम वलदतहु उम्मुहु, ये ऐसे आता है जैसे आज अपनी माँ के पेट से निकल कर आया, ऐसे गुनाहों से पाक हो जाता है। लेकिन जिस हज में ये रियाकारी, ये ड्रामा, ये दिखलावा, ये तस्वीरें और ये सूरतें, ये प्रोग्राम हो, तो फिर सोच लीजिए हमारे वो अमल क्या कहलाएंगे। मालिक कहता है जो दुनिया की जिंदगी, दुनिया की जिंदगी की जीनत को, यहां की राहतों को चाहते हैं, हम उनके अमलों का बदला इसी दुनिया में दे देते हैं। लेकिन फिर सुनो ये बदनसीब, कितना बड़ा बदनसीब है, उलाइकल लजीना लैस लहुम फिल आखिरति इल्ला नार। ये वो बदनसीब है जो अपने अमलों का बदला दुनिया में ही चाहता है, माल की सूरत में, चर्चे की सूरत में, दिखलावे की सूरत में। कयामत के दिन इसके हिस्से में सिवाय आग के कुछ नहीं होता। हज किया, लोगों में हाजी साहब, अलहाज साहब, इलेक्शन में खड़े होने के काबिल हो जाए अलहाज, कई फेरे मारे ने, ए तुहाडे वोट दा सही हकदार है। दुनिया में दिखलावा मकसूद, तो फिर याद कर लीजिए इनके लिए कयामत के दिन सिवाय आग के कोई चीज अल्लाह के पास नहीं है। वहाबी तमा सनऊ फीहा वबातिलुम्मा कानू यअमलून, जो इन्होंने दुनिया में किया वो तो बर्बाद कराए, जो दुनिया में किया वो दुनिया वालों को दिखलाने के लिए, दुनिया में नामो नमूद कमाने के लिए या दुनिया का माल कमाने के लिए वहीं पर जाया कर आए, अपने सारे आमाल को बर्बाद कर आए। अब अल्लाह के दरबार में इनके लिए कुछ भी नहीं है। इन बातों से कितने लोग हमारे सामने आए। एक वो गिरोह जो ईमान लाता है और अमले साले करता है सिर्फ इसलिए कि अल्लाह अज़्ज़ा व जल राजी हो जाए, तो अपने इस ईमान और अमल की वजह से अल्लाह की रहमत से वो जहन्नम से हमेशा के लिए महफूज हो जाएंगे। जो ईमान लाए क्यों, अल्लाह राजी हो। खानदान से जंग क्यों की, अल्लाह राजी हो। शिर्क से तौबा क्यों की, अल्लाह राजी हो। शिर्क के अंदर डूबी हुई बिरादरी से टक्कर क्यों ली? अल्लाह राजी हो, अमल क्यों किया? अल्लाह राजी हो। नमाज के लिए आ रहे हैं तो दिल के अंदर दुआ है, अल्लाह तूने बुलाया है, हम आ रहे हैं, लेकिन अल्लाह अगर तू हमारा अमल कबूल नहीं करेगा तो हम मारे जाएंगे। हज कर रहे हैं, रो रहे हैं अल्लाह के सामने, अल्लाह बुला लिया है, आ भी गए हैं, अगर कबूल ना हुआ तो मारे जाएंगे। ज़कात दे रहे हैं, अल्लाह से दुआएं मांग रहे हैं, रोजे रख रहे हैं और डर रहे हैं पता नहीं अल्लाह कबूल करेगा या नहीं। जिन्होंने अमल किए अल्लाह की रवा के लिए, जो ईमान लेकर आए अल्लाह की रवा के लिए, ये ईमान और अमल अल्लाह के फजल से इनके लिए जहन्नम से पर्दा और आड़ बन जाएगा। दूसरे वो लोग जिन्होंने नेक अमल किए सिर्फ दुनिया कमाने के लिए। मैं मौलवी साहब हूं, जितनी अच्छी तकरीर करूंगा उतनी मेरी डिमांड बढ़ेगी, जितनी डिमांड बढ़ेगी उतनी जेब भरेगी, जितने अच्छे अच्छे मसले सुनाऊंगा उतने लोग राजी होंगे। जिस मस्जिद के मुतवल्ली साहब ने मुझे जलसे पे तकरीर करने के लिए बुलाया, ये दाढ़ी मूंड है, ऐसे दाढ़ी की गल बिल्कुल नहीं करनी वरना 5,000 रुपए मारे गए। दुनिया को कमाने के लिए दीन को बेचा, किसी और जगह पे गए, पता लगा वहां मौलवी साहब मस्जिद में खतीब जहां है मस्जिद के घर में रह रहे हैं और इनके घर के ऊपर डिश एंटीना की लानत सजी हुई है, बस यहां पे जिक्र अज़कार के मसाइल बयान करो, ये जो बीमारी नजर आ रही है इसका जिक्र नहीं करना क्योंकि अगर मस्जिद वाले नाराज हो गए तो मुड़ के मेनू सदन गए, मेरी रोजी रोटी बंद हो जाएगी। दूसरा गिरोह ये जिन्होंने अमल तो किए, नमाजें पढ़ी, रोजे रखे, हज किया, जकात दी, जिहाद किया, सदका खैरात किया, तबलीगे की, लेकिन मकसद सारे अमलों का क्या है कि लोगों से उनकी रजामंदी उनकी पसंदीदगी का इजहार मिले। पता लगे इस पिंड वाबी थोड़े ने, मवाहे थोड़े ने, बाकी सज्जे खब्बे वाले ज्यादा ने, बस तौहीद की गल नहीं करनी, इत्थे नबी दा पसीना, नबी दा सीना, नबी दी सूरत, नबी दे प्यार मुहब्बत दीआं गल्लां करके छेड़छाड़ नहीं करनी। नहीं कहना कि जरा कबर च पे है ए दाता, ना ना ना ना, गरम गरम कोई बात नहीं करनी, सीधी सीधी बातें करो और जेब भरो और निकल जाओ। दूसरा गिरोह ये जिन्होंने नेक अमाल तो किए लेकिन उन नेक अमाल का मकसद क्या, माल कमाना, दुनिया कमाना, तो ये लोग भी बर्बाद, ये लोग भी अपने अमाल बर्बाद करवाकर जहन्नम का ईंधन बनेंगे। लेकिन चूंकि इनका ईमान अगर अल्लाह के लिए खालिस हुआ, अमल रियाकारी के लिए हुए, तो ईमान इनके दिल में जर्रा भी हुआ तो कभी ना कभी अल्लाह की रहमत से जहन्नम से जरूर निकल आएंगे। अगर ये अल्लाह की रवा के लिए ईमान लेकर आए लेकिन अमाल में दिखलावा हुआ तो जहन्नम के अंदर अजाब भुगत कर कभी ना कभी वापस आ जाएंगे। इसका ये मतलब नहीं कि दिल में हम ये सोच रहे कि अखीर निकलते आना ही है ना, निकलते आना ही है ना, बच तो जाना ही है, लिहाजा कोई बात नहीं, राजी रहे रहमान, नाराज ना हो शैतान, इनको भी राजी करो उनको भी राजी करो। लोगों अगर एक लम्हे के लिए जहन्नम का अज़ाब, एक लम्हे के लिए, एक सेकंड के लिए क्या बनेगा इंसान का? हमारी ये चमड़ियां जहन्नम की आग को बर्दाश्त नहीं कर सकती। अल्लाह से दुआ करो अल्लाह हम जितने बैठे हैं हम सबकी गर्दनों को जहन्नम के कड़ों से आज़ाद फरमा दे, अल्लाह हमारे अमाल को रियाकारी से पाक कर दे और खालिस अपनी रज़ा के लिए कबूल कर ले। एक लम्हे का अज़ाब जहन्नम का बर्दाश्त नहीं हो सकता। अपने अमलों को खालिस कीजिए। कोई दीन का काम कर रहा है, अल्लाह सबसे पहले कहने वाले को अमल की तौफीक अता फरमाए और उसको रियाकारी से बचाए। दीन का काम कर रहे हो रियाकारी से बच जाओ, इबादत करते हो रियाकारी से बच जाओ। कोई नेक अमल है ऐसे खुफिया होकर करो किसी को पता ही ना लगे, और जब इसका मकाम और मर्तबा फिर इसकी शान कितनी बुलंद होती है। वो अमल भले छोटा सा हो लेकिन जो रियाकारी से पाक और इखलास के साथ होता है उसका सवाब बहुत बढ़ जाता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिहाद के लिए पैसा मांगा, लोगों से सवाल किया, एक सहाबी के पास कुछ भी नहीं था, वो सोचता है कि मैं क्या दूं, मेरे पास तो कुछ है नहीं। एक यहूदी के पास जाता है, उसे कहता है कोई काम कोई खिदमत मुझसे ले ले, उसके बदले में कुछ दे दे। وہ کہتا ہے میرے باغ کو پانی سیراب کر دے، کنویں سے ڈول نکال نکال کے میری کھجوروں میں ڈالتا رہے، یہ ساری رات ڈول نکال رہا ہے، کھجوروں میں پانی ڈال رہا ہے، سیراب کر رہا ہے. اس کے عمل کو کوئی جانتا ہے؟ اس کے عمل کو کوئی نہیں جانتا، لیکن عرش والا رب تو جانتا ہے. اسے ایک سا کھجوریں ملتی ہے، آدھی اپنے گھر والوں کو دے آتا ہے اور آدھی لا کے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس. اس کے ماجرے کی تلا ہوتی ہے، اور پھر حدیث میں نہیں آتا، ایک شخص قیامت کے دن آئے گا، اس کی نگاہ جہاں تک کام کرے گی اسے کھجوروں کا ڈھیر نظر آئے گا اس کے ثواب کے پڑھنے میں. وہ کہے گا اللہ میں نے تو یہ کبھی دیا ہی نہیں، دینا کہاں سے، اتنی کھجوریں میں نے کبھی دیکھی ہی نہیں، یہ میرے پڑھنے میں کیسے آ گئی؟ اللہ کہے گا تو نے آدھی کھجور میری رضا کے لیے ایک مرتبہ ایک فقیر کو کھلائی تھی. وہ کہے گا ہاں اللہ آدھی کھجور میں نے تیرے راستے میں صدقہ دی تھی، مقصود تیری رضا تھی، ریاکاری دکھلاوا نہیں تھا. مالک فرمائے گا میں نے تیری اس آدھی کھجور کو ضائع نہیں کیا، بلکہ اس کی پرورش کرتا رہا، اس کو پالتا رہا، یہ سارا ڈل اسی میں سے. اللہ کی رضا کے لیے اپنے نیک اعمال درست کر لیجئے، ہر عمل کرتے ہوئے یہ دیکھیے اس عمل سے میرا مقصد کیا ہے، اللہ کو راضی کرنا، تو مبارکباد کے مستحق ہو. اگر اس عمل سے مراد چرچا، ناموری، شہرت، مال، دنیا، پھر سمجھ لیجئے ہم نے دنیا کو برباد کر دیا. تیسرے وہ لوگ جن کا ایمان و عمل، ایمان بھی عمل بھی سب کچھ خالص دنیا کمانے کے لیے، جاہ و حشمت کے لیے ہو، یہ وہ ہیں جنہیں دنیا میں سب کچھ ان کا بدلہ مل جائے گا، اور آخرت کے اندر ان کو ہمیشہ کی جہنم کا عذاب بھگتنا ہوگا. اللہم لا تجعلنا منہم ولا معہم. اللہ اپنی رحمت سے ہمیں ان بد نصیبوں میں شامل نہ فرمانا جو ایمان بھی اس لیے لے کر آئے، عمل بھی اس لیے کیا کہ ایمان لے آئے، عمل کر لیں دنیا کے چار پیسے مل جائیں گے. آپ نے اکثر دیکھا ہوگا کسی مولوی صاحب کی عزت زیادہ ہو جائے، دنیا کے اندر مقام و مرتبہ، دیکھنے والے کہتے ہیں اچھا یہ کس مدرسے سے پڑھا ہے، فلاں مدرسے سے، میں بھی اپنا بچہ وہاں نہ داخل کروا دوں. اگر یہ نیت ہو کہ یہ بھی اللہ کے دین کا عالم بن کے دین کو پھیلائے گا اور تبلیغ کرے گا تو مبارکباد ہے کہ مستحق ہے یہ نیت والا. لیکن اگر نیت یہ ہو، آپ نے اکثر دیکھا ہوگا نیت کیا ہوتی ہے ہمارے بچے مدرسے بھیجتے ہوئے، کسی کے ہاں بچہ اندھا پیدا ہو جائے، لنگڑا پیدا ہو جائے، کانا پیدا ہو جائے. اب پتہ ہے کہ یہ انگلش میڈیم سکول میں تو جانے سے رہا، پھر کیا کرتے ہیں، اینو مسیتے ہی پا دینے ہیں، حفظ کر لے گا، چلو دال روٹی تو چلائی رکھے گا نا، کر دی اپنی، محتاج تو نہیں بنے گا، مولوی بن جائے گا، کھاتا پیتا رہے گا، کام چلتا رہے. دنیا کمانے کا، دنیا دین پڑھنے کا مقصد ہی یہ کہ دنیا کھائے گا جی، بس پڑھائے گا، کہیں ختم دے گا، کہیں درود دے گا، کہیں جنازہ پڑھے گا، کہیں کچھ اور کرے گا، مہینہ اس کا چلتا رہے گا، کچن اس کا رن رہے گا. اگر مقصد دین سیکھنے کا، یہ دنیا کا حصول اور دنیا کی کمائی ہے، تو پھر یاد کر لیجئے یہ بد نصیب ہے. اگر اس کا ایمان و عمل دنیا کے جاہ و منصب کی تلاش، تو پھر سن لیجئے یہ ہمیشہ کا جہنمی ہے، یہ ہمیشہ کے عذاب کا مستحق ہے. اللہ ہمارے گناہوں کو معاف فرمائے اور ہمیں اس قسم میں شامل نہ فرمائے، ہمارا ایمان و عمل خالص اللہ کی رضا کے لیے ہو. ایسے لوگوں کے لیے عبداللہ ابن عباس رضی اللہ عنہما فرماتے ہیں، ان کی قسمیں ذکر کرتے ہوئے، کہ پہلی قسم تو وہ ہے جو نیک اعمال، صدقہ و احسان اور ترک ذنوب وغیرہ انجام دیتے ہیں، کیونکہ ان کا مقصد آخرت کا ثواب نہیں ہوتا بلکہ دنیا کے فوائد ہوتے ہیں، تو پھر ایسے لوگوں کا اعمال کا بدلہ دنیا میں دے کے فارغ کر دیا جاتا ہے. دوسری قسم جو پہلی قسم سے زیادہ خوفناک اور سنگین ہے، وہ ان لوگوں کی ہے جو صرف لوگوں کے دکھلاوے کے لیے نیک اعمال کرتے ہیں، ثواب آخرت کی انہیں کوئی طلب نہیں ہوتی، اس فکر سے عاری ہوتے ہیں. انہی لوگوں کے بارے کے اندر یہ آیات جو ہم نے پڑھی نازل ہوئی ہیں. تیسری قسم ان لوگوں کی ہے جن کے اعمال صالحہ کا مقصد صرف دنیا ہے، حج عمرہ کرنے جاتے ہیں تو نیت یہ ہوتی ہے کہ تجارت کرتے ہوئے جائیں گے، ہجرت کرتے ہیں تو کسی عورت سے نکاح کے غرض سے، آخرت میں انہیں کوئی کسی چیز کی امید نہیں ہوتی، مجاہدین کے ساتھ نکلتے ہیں اس غرض سے کہ مال ملے گا، غنیمت میں حصہ پڑے گا. تو یہ उन लोगों से फिर भी अकलमंद हैं जो नेक आमाल सिर्फ चर्चे के लिए करते हैं। ये दुनिया तो कमा रहे हैं ना, ये माल तो इकट्ठा कर रहे हैं, ये उन लोगों से बेहतर हैं जो सिर्फ चर्चे के अंदर अपनी नमाजों को, रोजों और हज और जकात और जिहाद को बर्बाद कर देते हैं। क्यों? आखिरत में तो इन्हें कुछ नहीं मिलना, लेकिन कम से कम इन्होंने दुनिया तो कमा ली। तीसरे वो लोग हैं जिन्होंने दुनिया कमाई नेक आमाल के बलबोते पे, आखिरत का सवाब अपने दिल से निकाल दिया। चौथी किस्म उन लोगों की है जो आमाले साला तो बड़े इखलास के साथ अंजाम देते हैं, लेकिन इसके साथ साथ वो किसी ऐसे संगीन अमल पर हैं जो उन्हें मिल्लत इस्लामिया से खारिज कर देता है। इस नुक्ते पे गौर कीजिए, ये बड़ा खतरनाक है। आमाल करते हैं अल्लाह के लिए, ईमान लेकर आए अल्लाह के लिए, ईमान भी खालिस, अमल भी खालिस, अमल में रियाकारी नहीं, रोजे में रियाकारी नहीं, ज़कात और जिहाद और सदका खैरात में रियाकारी नहीं, लेकिन वो एक ऐसे अमल पर हैं, ऐसा काम कर रहे हैं जो इतना संगीन है जो उन्हें मिल्लत इस्लामिया से खारिज करके मुर्तद की सूरत में कुफार के अंदर शामिल कर देता है। ये अमल करने के बावजूद क़यामत के दिन बर्बाद हो जाएगा। और ये कौन है जो नेक अमाल कर रहे हैं लेकिन शिर्क अकबर भी कर रहे हैं? आमाल इनके नेक है, नमाज पढ़ते हुए खालिस अल्लाह के लिए, हज करते हुए खालिस अल्लाह के लिए, रोजे रखते हुए खालिस अल्लाह के लिए, लेकिन उसके साथ साथ कब्रों पे सजदे कर रहे हैं, कब्रों का तवाफ कर रहे हैं, गैरुल्लाह को पुकार रहे हैं, गैरुल्लाह के नाम की नजरों नियाज देते हैं, गैरुल्लाह के नाम की सबील लगाते हैं। शिर्क अकबर इनके अंदर मौजूद है। इनके आमाल खालिस अल्लाह के लिए, इन्होंने अल्लाह को माना खालिस अल्लाह को राजी करने के लिए, लेकिन ये के अकबर का जो अमल, ये कब्रों के सजदे, ये या अली मदद के नारे, ये या रसूलुल्लाह मदद की फरियादें, ये मुर्दों को पुकारना उनके राजी करने के लिए, उनके कब्रों पे जानवरों को ज़िबाह करना, ये जुर्म इतना बड़ा जुर्म है कि उनकी जिंदगी के सारे अमाल को बर्बाद कर देगा। ये खतरनाक किस्म आज हमारे माशरे के अंदर बहुत ज्यादा है। चिल्ले लगा लगा के थक गए, जिक्र कर करके थक गए, इबादतें कर करके थके हुए, लेकिन याद कर लीजिए, आमिलतुन नासिबा तस्ला नारन हामिया तुस्का मिन ऐनिन आनिया। ये गर्दनें झुकी हुई, ये पुश्तें झुकी हुई अमल कर करके, एक हज नहीं हज पे हज है, उम्रे पे उम्रा है, कुरान पे कुरान की तलावत है, रमजान में कई कुरान खत्म किए जाते हैं, सारा कुछ है और लोगों को दिखलाते भी नहीं है, रियाकार भी नहीं है, बड़े नेक शरीफ है, अपने हद तक अल्लाह को राजी करते हैं, लेकिन उसके साथ साथ अल्लाह की तौहीद को नहीं पहचानते, अल्लाह की तौहीद को नहीं पहचानते, शिर्क अकबर से बाज नहीं आते, गैरुल्लाह की इबादत, गैरुल्लाह की पूजा, गैरुल्लाह की पुकार, इसके अंदर गिरफ्तार हैं। ऐसे लोगों के अमाल शिर्क अकबर की वजह से इनका ईमान और अमल हर चीज बर्बाद हो जाएगा। और ऐसे कलमा गो बहुत ज्यादा हैं जिनको शिर्क के बारे में इलम नहीं, और उनको दावत भी दी जाए तो आपने अक्सर एक सवाल का जवाब सुना होगा, जी लंबी चौड़ी बहसों में हम नहीं पढ़ते, इन्ना पता है कि रब के सजदा करना चाहिए, नमाज पढ़नी चाहिए, नमाज पढ़ते हैं, कुरान पढ़ते हैं, जिक्र अज़कार करते हैं, किसी पे जुल्म नहीं करते, किसी का हक नहीं मारते, अल्लाह अल्लाह खैर सल्लाह, हमारा दीन बस इतना ही है। हम मौलवियों के चक्करों में नहीं पड़ते, क्या हक है, क्या बातिल है, क्या हलाल है, क्या हराम है, हमने ये सारा झंझट छोड़ दिया, हम सिर्फ नमाज पढ़ते हैं, कुरान पढ़ते हैं और बस अपना हलाल रिज़्क़ कमा रहे हैं। अरे भाई, तू नमाज तो पढ़ रहा है लेकिन सलाम फेरने के बाद तेरी जुबान से या अली मदद निकलता है, तकलीफ आने पे तू या रसूलल्लाह मदद के नारे लगाता है, और ये गैरुल्लाह को पुकारना इतना बड़ा जुर्म है कि इंसान को इस्लाम की हदूद से निकालकर कुफर की हदूद में फेंक देता है। ये शिर्क अकबर है जो कुफार मक्का किया करते थे, वो या उज्जा मदद, या हुबल मदद के नारे लगाते थे, गैरुल्लाह को पुकारते थे, उनकी कश्ती भंवर में फंसती थी, वहां पर वो अपने لات و منات کو پکارتے تھے، غیر اللہ کی پوجا کرتے تھے، سفروں کے اندر ان سے مشکل کشائی کا سوال کرتے تھے، بت بنا کر رات کو سوتے ہوئے پہرے دار کے طور پہ اس بت کو بٹھا کر کہتے تھے ہم سونے لگے ہیں، تو حفاظت کرنا۔ اگر کسی نمازی کسی روزے دار کا یہی حال ہے کہ وہ بھی نیک اعمال کر رہا، اعمال خالص ہے اللہ کے لیے ہے، لیکن اس شرک اکبر میں ملوث ہے، تو پھر یاد کر لیجئے اس کا یہ جرم، اس کا یہ گناہ، اس کا یہ شرک اکبر میں ملوث ہونا اس کے سارے اعمال کو برباد کر دے گا۔ امام بخاری رحمہ اللہ ابو ہریرہ رضی اللہ عنہ وردہ سے نقل کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، روپے پیسے اور کپڑے کا پجاری ہلاک ہو جائے، روپے پیسے اور کپڑے کا پجاری ہلاک ہو جائے، اگر اسے کچھ دیا جاتا ہے تو خوش ہو جاتا ہے اور اگر نہیں دیا جاتا تو ناراض ہو جاتا ہے، وہ ہلاک ہو اور نامراد ہو جائے، اور اگر کسی مبتلا کسی مصیبت میں مبتلا ہو جائے، اس کی مصیبت دور کرنے والا کوئی نہ ہو، اس کے پاؤں میں کانٹا چبھ جائے، وہ اپنے کانٹے کو نکال نہ سکے، کوئی مددگار نہ پائے جو اس کے پاؤں سے کانٹا نکال دے۔ یہ کون ہے؟ عبد الدینار، روپے پیسے کا بندہ، جس کو دعوت دی جاتی ہے بھائی نماز پڑھا کر، کہ ساڈے کول نہیں ٹائم، تسی مولویو پڑھ دے رہو، ہم نے صبح ڈیوٹی پہ جانا، 8 بجے ڈیوٹی شروع ہوتی ہے، رات 12 بجے آتے ہیں، 14 گھنٹے کی بڑی لمبی ڈیوٹی ہے، اب آپ چاہتے ہو اس ڈیوٹی میں نمازیں بھی پڑھی جائیں، قرآن کی تلاوت بھی کی جائے، دین بھی سیکھا جائے، نہیں، ہم سے نہیں ہوتا، ہم رزق پا اپنا رزق کما رہے ہیں، حلال رزق کماتے ہیں، محنت کر کے خون پسینے کی کمائی ہے، بچوں کو کھلاتے ہیں، یہ بھی عبادت ہے، ہماری یہی عبادت کافی ہے۔ جس بندے کی سوچ، جس بندے کی فکر، جس بندے کی ساری زندگی اور سارے 24 گھنٹوں کی بنا ادھیڑ یہی ہے، کتنا پیسہ جمع ہو گیا، کتنا جمع کرنا ہے، کتنے اکٹھے ہو گئے اور کتنے اکٹھے کرنے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں یہ پیسے اور روپے کا بندہ ہلاک ہو جائے۔ اللہ کے نبی نے اس کو روپے اور پیسے کا بندہ کیوں گردانا؟ کیونکہ اس کی زندگی کے اندر اللہ نام کی کوئی چیز، اللہ کی سوچ، اللہ سے محبت، اللہ سے تعلق یہ بھول گیا کہ جب میں ماں کے پیٹ میں تھا، روح پڑی تھی، اس وقت لکھ دیا گیا تھا یہ اتنا کھائے گا، اتنا پیے گا، اتنے سانس لے گا، جس کے لیے دوڑ رہا ہوں یہ تو نصیب میں لکھا جا چکا ہے، رسول کریم فرما چکے ہیں کوئی بندہ اس وقت تک نہیں مرتا جب تک اپنے حصے کا رزق کا آخری لقمہ بھی نہ کھا لے۔ جس کے لیے میری 24 گھنٹے کی دوڑ ہے، یہ تو مجھے ملنا ہی ملنا ہے، یہ میرا غیر نہیں لے سکتا، جب تک یہ باقی رہے گا میں مر نہیں سکتا، اصل دوڑ تو یہ ہے کہ پیٹ بھی عزت کے ساتھ بھرتا رہے اور میں اس خالق کو بھی یاد کرتا رہوں، تاکہ یہ 60 سالہ زندگی جب ختم ہو تو میں اللہ عز و جل کے دربار میں ایسے جاؤں کہ میں نے دنیا میں اس کو راضی رکھا ہو۔ اور جس کی یہ سوچ نہیں، اس کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ وہ برباد ہو، وہ ہلاک ہو، مصیبت میں گرفتار ہو تو اس کی مصیبت دور کرنے والا بھی اسے کوئی نہ ملے۔ اور ایک اور دوسرے کا ذکر کرتے ہیں، تصویر کے دونوں رخ ہیں، کہتے ہیں خوشخبری ہے، اللہ کے نبی فرما رہے ہیں صلی اللہ علیہ وسلم، خوشخبری ہے اس بندے کے لیے جو اللہ کی راہ میں گھوڑے کی لگام تھامے نکلتا ہے، سر کے بال پراگندہ ہیں، پاؤں اس کا مٹی سے بھرا ہوا، اگر اسے لشکر کی چوکی داری پہ، جوتیوں پہ کھڑا کر دیا جائے، پہرے پہ کھڑا کر دیا جائے، وہ جرنیل ہو، اس کو کہہ دیا جائے جرنیلی منصب چھوڑ دے، جوتیوں پہ کھڑا ہو جا، لشکر کا پہرے دار، مال کا پہرے دار، فوجیوں کی جوتیوں کا پہرے دار، تو خاموشی سے وہاں پر کھڑا ہو جاتا ہے۔ کیوں؟ کہ جب یہ جنرل کے منصب پر تھا وہاں بھی اللہ کی رضا کے لیے تھا، اب پہرے دار ہے تو بھی اللہ کی رضا کے لیے۔ اس کا ایک ایک عمل دکھلاوے سے پاک، ریاکاری سے پاک، نمود و نمائش سے پاک، چرچے سے پاک، اللہ کی رضا کے لیے ہے۔ اس کو لشکر کی کمان دے دی جائے تب بھی اللہ کی رضا پہ راضی ہے، اس کو لشکر کا جوتیوں کا سکورٹی گارڈ بنا دیا جائے تب بھی اللہ کی رضا پہ راضی ہے، گویا گمنامی سے نہیں گھبراتا بلکہ جو جگہ اس کو دے دی جاتی ہے وہیں ٹھہر جاتا ہے۔ اگر عمرا پر، بادشاہ پر داخل ہونے کی اجازت مانگے تو اس کو کوئی اجازت نہ دے، اگر یہ سفارش کسی کی کرے اس کی سفارش بھی کوئی قبول نہ کرے گمنامی کی وجہ سے۔ لیکن لوگوں میں یہ گمنام، اللہ کے ہاں اس کا کیا مقام و مرتبہ ہے، سنیے سنیے اللہ کے لیے، اور اللہ سب سے پہلے کہنے والے کو عمل کی توفیق عطا فرمائے، اپنے عملوں کو خالص کیجئے۔ وہ انسان جو بادشاہ پہ داخل ہونا چاہے, گمنامی, پھٹے پرانے کپڑے, مٹی سے بھرا ہوا, اس کو داخل نہ ہونے دیا جائے. کسی کی سفارش کر دے, اس کی کوئی سفارش کو قبول نہ کرے. رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں, اگر یہ بندہ اللہ عز و جل پر قسم کھا لے کہ اللہ تجھے قسم ہے آج تو یہ کام ضرور کر دے, مالک عز و جل اپنے اس فقیر بندے کی قسم کی لاج رکھتے ہوئے وہ کام کر جاتا ہے. یہ نتیجہ کس چیز کا ہے؟ اخلاص کا, ریاکاری سے بچتے ہوئے. اگر یہ بندہ اللہ عز و جل پر قسم اٹھا دے کہ اللہ تجھے قسم ہے تو نے یہ کام کرنا ہے, تو رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ عز و جل اس کی اس قسم کا لاج رکھتے ہوئے اس کا وہ کام کر دیتا ہے. مبارک بات کے مستحق ہیں وہ جنہوں نے اپنی اپنی عبادات کو خالص اللہ کے لیے کیا, اور گھاٹے کا سودا پانے والے ہیں وہ جنہوں نے دنیا میں اعمال کیے لیکن اپنے اعمال کا چرچا, اپنے اعمال کا شور و غل, اپنے اعمال کا لوگوں میں دکھلاوا, اخبارات میں رپورٹیں, رسالے چھپوانا کہ ہم نے یہ کر دیا, ہم نے یہ کر دیا, ہم نے یہ کر دیا. اگر تم نے اللہ کی رضا کے لیے کیا ہے تو اللہ تمہارے دلوں کے حال کو جانتا ہے, اور جب اللہ ہمارے دلوں کے حال کو جانتا ہے پھر وہاں پہ شور مچانے کی ضرورت نہیں ہوتی. اور جب انسان لوگوں میں دکھلاوے کے لیے کرتا ہے تو کتنا بد نصیب ہے کہ نیک عمل کر رہا ہے لیکن اللہ کو راضی کرنے کی بجائے لوگوں کی رضامندی کو سامنے رکھتا ہے اور اپنے سارے اعمال کو برباد کر دیتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث سنا کے اپنی بات کو ختم کرتا ہوں. اللہ کے پیارے حبیب فرماتے ہیں, جب انسان نیک اعمال کرتا ہے وہ اللہ عز و جل کا پیارا بن جاتا ہے, اللہ اس کی خبر جبرائیل کو دیتا ہے, اے جبرائیل فلاں بندے سے اللہ محبت کرتا ہے تو بھی اس سے محبت کر. جبرائیل سات آسمانوں میں اس بندے کے نام کا اعلان کرتا ہے. اب چاہے مسجدوں میں چندہ دے کر مولوی سے سپیکر پہ اعلان کروا لو, چاہے پنکھے لگوا کر اس کے پروں پہ اپنے خاندان کا نام لکھوا لو, چاہے مسجد میں رنگ و روغن کر کے نام لکھوا لو, جو مرضی دنیا میں نیک اعمال کر کے چاہے دنیا والوں کو راضی کر لو, ان کو دکھا کر ان کے سامنے ماشاءاللہ اور بلے بلے اور شاباش اور بڑا حاجی لگ کا آپ کو لقب لے لو, یا پھر اپنے یہ اعمال اللہ کے دربار میں پیش کر کے اللہ سے پیار کر لو. جب اللہ تم سے پیار کرے گا تو انسانوں کے ناموں کا چرچا اللہ کے فرشتوں میں ہوتا ہے. اللہ ہمیں ان سب میں, ہم سب خوش نصیبوں کو ان میں شامل فرمائے جن کے عملوں سے اللہ راضی ہو کر ان کے ناموں کا چرچا اللہ کے دربار میں ہو, اللہ کے ہاں ہو اور اللہ اس سے راضی ہو. اقول قولی هذا واستغفر الله لی ولکم ولسائر المسلمین فاستغفروه انه هو الغفور الرحیم. ایک بھائی نے سوال کیا ہے کہ ماضی میں میری زندگی میں فرض نمازیں چھوٹ گئیں, ان کی قضا کیسے ہوگی؟ کیا توبہ سے قضا ہو جائے گی یا وہ نمازیں دہرانی پڑیں گی؟ ایک شخص نمازیں پڑھتا نہیں, 10 سال گزر گئے, 5 سال گزر گئے, 20 سال گزر گئے, اب اللہ عز و جل کی طرف اس نے توبہ کی ہے اور اپنی نمازیں شروع کی ہے تو یہ توبہ پچھلے سارے گناہوں کو معاف کروا دیتی. یہ قضاء عمری کا جو ہمارے ہاں چرچا ہے, سسٹم ہے, یہ صرف مولویوں کے پیٹ پہ جا کر ختم ہو جاتا ہے. یہ مولویوں نے اپنا دھندا چلانے کے لیے قضائے عمری شروع کی ہے, وگرنہ توبہ پچھلے سارے گناہوں کو دھلوا دیتا ہے. اگر سچی توبہ کی جائے وہ بھائی اپنے نمازوں کو کا آغاز کرے, اللہ اس کے پچھلے معاف کر کے اگلے قبول فرمائے. ایک بھائی نے سوال کیا ہے کہ ایک دھوبی سے کپڑے دھلواتے ہیں, دھوبی ہر طرح کے کپڑے دھوتا ہے, کافر کے بھی مسلمان کے بھی, اگر وہ دھوتا ہے واقعی دھوتا ہے پاک کرتا ہے تو کافر کا ہوگا وہ بھی پاک ہو جائے گا, آپ کا ہوگا وہ بھی پاک ہو جائے گا, کوئی حرج نہیں. میں فجر کی نماز میں وضو کر کے ساکس پہنتا ہوں اور انہی جرابوں پر ہی ظہر کی نماز پڑھتا ہوں, آدھے گھنٹے کے لیے ساکس اتارتا ہوں اور پھر پہنتا ہوں بغیر وضو کے, اور اس پر عصر اور مغرب کی نماز پڑھتا ہوں, کیا یہ درست ہے؟ مسافر 3 دن کے لیے, مقیم 1 دن کے لیے وضو کر کے اپنی جرابوں پر مسح, وضو کی اس نے, پاؤں دھوئے اور جرابیں پہن لی, اب جرابیں پہننے کے بعد 5 نمازیں وہ ان جرابوں پر مسح کر کے اگر مقیم ہے تو پڑھ سکتا ہے. میں نے فجر میں وضو کیا, جرابیں پہن لی, ظہر میں اسی پہ مسح کر لیا, لیکن ظہر پڑھنے کے بعد میں نے جرابیں اتار دی اور میرا اس وقت وضو بھی نہیں تھا یا اتارنے کے بعد وضو ٹوٹ گیا، اب میں دوبارہ وضو کر کے پھر ان جرابوں کو پہنوں گا۔ ڈرائیور حضرات لمبے سفر کے لیے نماز پوری پڑھیں یا دوگانہ پڑھیں، ایک آدمی جس کے پاس پیسہ حرام کی کمائی کیا، کیا اس سے قرضے کا پیسہ لینا جائز ہے یا نہیں؟ ڈرائیور حضرات جن کی ڈیوٹی ہی ٹریلا چلانا یا بڑی بسیں چلانا، جن کا کوئی مسکن نہیں ہے، ان کا کام ریاض سے مال لوڈ کیا، دمام میں اتار دیا، دمام سے مکے کا مل گیا، مکے سے جبیل کا مل گیا، چل سو چل۔ تو شیخ ابن باز رحمۃ اللہ علیہ مفتی مملکہ سعودی عربیہ، اللہ ان کی قبر کو جنت کا باغ بنائے، وہ فتویٰ ان کا تھا کہ جو اس طرح ڈرائیور بھائی ہے اس کا گھر اس کا ٹریلا ہے، وہ جہاں بھی پڑے گا پوری پڑے گا، کیونکہ اس کی مستقل ڈیوٹی یہی ہے۔ اب وہ سفر میں نہیں ہے، سفر میں تو وہ ہے جو 20 دن اپنے گھر میں آرام سے ہے، پھر کبھی اسے نکلنا پڑتا ہے، لیکن اس کی تو ڈیوٹی ہی یہ ہے، اب وہ جہاں بھی پڑھے گا پورا پڑھے گا۔ جس کا پیسہ حرام کمائی کا ہے، کیا اس سے قرضہ لیا جا سکتا ہے؟ واللہ اعلم، بظاہر ممانعت میرے علم میں نہیں ہے کہ اس کی ممانعت کی، صحابہ یہودیوں سے قرضہ لے لیا کرتے تھے اور یہودیوں کا کاروبار سود پر اور حرام کاری ہوتا تھا، واللہ اعلم، کسی اور عالم سے پوچھ لیجیے۔ کیا قربانی سے پہلے حاجی منا میں بال کٹوا سکتا ہے؟ جی، 10 تاریخ کے جو اعمال ہیں اس کے بارے میں اللہ کے نبی فرماتے ہیں افعل ولا حرج، کر لے اور کوئی حرج نہیں۔ کسی نے قربانی پہلے کر لی، کسی نے بال پہلے کٹوا لیے، کسی نے کنکریاں پہلے مار لی، ٹھیک ہے، تو ان 10 تاریخ کے اعمال میں اگر کوئی آگاہ پیچھا ہو جائے تو واللہ اعلم کوئی حرج نہیں۔ دوسرا سوال بھی یہی ہے کہ کیا جمرہ رمی کرنے کے بعد انسان طواف زیارہ کے لیے قربانی اور ہلاک سے پہلے چلا جاتا ہے؟ تو پہلے طواف ہو جائے، قربانی ہو جائے، کنکریاں، اس میں جو بھی ہو جائے، تو اللہ کے نبی نے یہی کہا تھا افعل ولا حرج، کہ کرو اور کوئی حرج نہیں۔